मेरो नाम गौरी खड्का। घर सबै पढेछ सरमा। हजुर डाँडा यो तपाईँको हाउरीले एकदमै क्षतिग्रस्त बनाएको छ, यसमा तपाईँको घर परिवारमा के के कुराहरूमा एकदमै क्षति भएको छ भनिदिनु न। होइन पाखो सबै उड्याएको हो मेरो। हजुर फेरि उहाँ गाईको बाछो थियो होइन, गाई दिने छ त्यही बाछो मरिया हो। घर पढेर त्यो गोठ पढेर त्यही हो, उहाँ पाखो सबै उडाएर ल्याएको, पाल हालेर बसे हौ, किनेर हालेर बसे हौ, पछि के खाने कुरा सबै भिजे हो। भनेपछि उपाल दिएन हामीले, मिले होइन, हामीले किनेर हाले हौ, किनेर हाले हौ। त्यसो भए तपाईँको घर चाहिँ एकदमै पूर्ण रूपले क्षति भएको छ। सबै हो, सबै पढेको छ। अनि तपाईँको जस्तै तपाईँका घर परिवार छोरा छोरीहरूलाई त चोटपटक लागेको छैन? लागेको छैन, झुटा किन बोल्नु, त्यो लाग्यो होइन, गाईको बाछो मरिया छ, बाछो। जुन यो तपाईँले यो वडा कार्यालय अथवा स्थानीय सरकारले सुविधाहरू उपलब्ध गराउनु पर्ने हो, त्यो तपाईँलाई उपलब्ध गरायो कि गराएन? केही गराएको छैन, कसैले केही पनि दिएको छैन हामीलाई। तपाईँले वडामा जानुभयो होला, सिफारिस त गर्नुभयो होला, अनि तपाईँले यो सब गर्नुभयो कि नै? प्रक्रिया सबै गर्नुभयो, त्यही पनि तपाईँले जुन यो क्षति भइसकेपछि तपाईँले जुन यो उपलब्ध पाउनु पर्ने हो सेवा सुविधाहरू पाइराख्नु भएको छैन? केही पाएको छैन सर, हामीले केही पाएको छैन, एक पनि केही पाएको छैन, पाल पनि पाएन, पैसा पनि पाएन, केही पनि पाएको छैन। आज जुन यहाँ तपाईँका लागि यो क्षतिग्रस्त भएका परिवारहरूलाई राहत वितरण भइरहेको थियो होला, आज तपाईँले केही पाउनु भयो कि पाउनु भएन? पाएको छैन, पीडा हेर्नु पर्यो भनेको, अरू के पाउँ, हाम्रो मिल्नु पर्यो, हाम्रो घर पनि हेर्नु पर्यो, पैसा यति उभिएको छ त्यो पनि हेर्नु पर्यो भनेको, अरू के पनि। यसरी धामी झगडा बार नम्बर पुरा घर उडे सर मेरो, त्यसमा भारे बसे गोरु बाख्रा वहाँ दलिए, बच्चाहरू वहाँ पुरा खाटा खाता हारेर बचाए, श्रीमानको यहाँ कम्मरमा भाँचियो, पुरा मथिबाट लागेर छ, म लागेर कहिले हेरेन, यो सबैले क्षतिवृत्ति पाएको छ। अहिलेसम्म मैले एउटा निवेदन दिएँ, त्यो निवेदनको नाम आएको छैन, मेरो छोराको नाम लेखेको थियो, नाम पनि आएन, आएन। निवेदन चाहिँ दिनुभएको थियो? निवेदन दिएर आएँ, मेरो वल्लो पल्लो घरको छिमेकी आयो, मेरो आएन, किन आएन भनेर तपाईँ लड्या छौँ। आज पनि जुन यहाँ राहत वितरण भइरहेको थियो होला, आज तपाईँ पनि यहाँ दिनरात आइराख्नु भएको छ, एकदमै खटिरहनु भएको छ, मैले पनि देखिरहेको छु। अनि आज केही उपलब्ध पाउनु भयो या पाउनु भएन? के नपाउनाले त आएछौँ सर, तपाईँ लड्या छौँ, पाए भएपछि त किन हुन्थे यहाँ? आएका मान्छे भोकाको भोक अहिलेसम्म यहाँ उभिया छौँ, कहाँ छोरा छोरा छन्, कहाँ गा बाख्रा छन्, यो हँसले आएको छौँ, यहाँ पिँढी लिएर आएका छौँ, पानी पनि खाएको छैन, हामीले पनि देखिरहेका छौँ, पानी पनि नभएर बिहान 8 बजी आएका, यहाँ 11-12 बजी यो पिँढी नभएर यहाँ हँसले आएका छौँ, र आज सबैलाई हमला पनि पाउँ भन्न चाहन्छ, अरू के हो, के त कसैलाई नदिनु पर्यो कि हमला पनि दिउन्, के त राजनामा गरेर चल छोडिदियो, चला नखाने भएपछि म सदैन भनेर छोडिदियो, दोस्रो आएर चलाउँछ। जस्तै यो यहाँ मैले सुनिरहेको छु कि यो जुन क्षति भएका पीडित परिवारलाई भन्दा पनि क्षति नभएका परिवारलाई राहत वितरण आमको हाँगो झडेको पाएको छ, ल्यान्डरलाई घरको मान्छेले अगाडि तिरपाल पायो, हामीले 15 दिनसम्म तिरपाल पनि पाएको छैन, आएको तिरपाल पनि भित्र राखेर थुनेर राखेको छ, भारेको तारा स्वर्गको तारा देखिन्छ, हाम्रो उभिएर बसिया छन् मान्छे, को रोडमा सुतिया छन्, कुन रुपियाँ हेर्नुहुन्न, पिडा त हेर्नु पर्यो, हो ल्यान्डरलाई घरमा जहाँ सुतिया छन् मान्छे, बाहिरमा बत्ती पनि छैन, 2 महिनासम्म बत्ती पनि आएन मेरो घरमा, हो तति दिनसम्म बाहिर गएर बसे। मेरो नाम वासुदेवी खत्री, ठेगाना 12 नम्बर डी गाउँ। मेरो नातिको टाउकोमा लाग्यो, मेरो यहाँ आँखामा पनि चोट लाग्यो हो, घरमा गहुँ धान सब रुझेर भिजेर केही रहेन, 5-6 दिनसम्म हाम रोडैमा सुतेका हो, रोडैमा अब आगै पनि हामीले रोडमा पुरै घर भत्किएको हो, हाम्रो नाति लाएर मुलाएर लागेको गम्भीर चोट, अब कसैले पनि हेरेन, आफैले औषधि गरेर राम्रो बनाएका छौँ, नातिको टाउकामा लागेको छ, मेरो अलि यहाँ टाउकामा लागेको थियो, अलिअलि राम्रो भयो। वडा कार्यालयमा गएर वडा अध्यक्षसँग कुराकानी गर्नुभयो कि भएन? भयो, निवेदन दियो, आजसम्म सबैलाई क्षतिपूर्ति दिइसक्यो, सबैलाई ऊ दियो, हामीलाई दिन्छु भनेर निवेदन दिएको छ, आजसम्म हिजो आए आज आए केही पनि चलेको छैन, हाम्रो आएको छैन, नामै आएको छैन हाम्रो। जुन यो तपाईँले निवेदन पनि दिनुभयो, तपाईँले राहत पनि पाउनु भएन, जुन यहाँ हल्ला पनि भइरहेको छ, जसले यहाँ राहत पाउनु पर्ने हो उसले चाहिँ राहत पाइरहेको छैन, यसमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? अब जसको पक्की घर छ, ल्यान्टरवाला घर छन्, जसको आम बगैँचा झरेको छ, उसले राहत पाएको छ, एकै घरमा 10-10 हजार मिलेको छ, हामी गरिबलाई 1 हजार पनि दिएको छैन, आजसम्म लडेका छौँ हामी, हाम्रो वडाको अध्यक्ष लागि वडा चलाउने भ्याग सबैलाई राहत दिए पनि एक रुपियाँ पनि कुन पुकोस भाग सबैलाई बराबरी दिए, नदिने भएले कसैलाई वडामा वडा नचलाइसके भ्याग छोड भन्दैछौँ हामी। मेरो नाम हसिना भट्ट हो, डी गाउँ। तपाईँको घरमा चाहिँ के के क्षति भयो? मेरो घर पुरै उडेर रातोरात म दोस्रा घरमा छोराछोरी सानो दुध खाने बच्चा र सानो 5 वर्षको छोराछोरी लगेर म दोस्रा घरमा सुतेको, कपडा पनि मैले दोस्राको लगाएको, सब घर पढेर केही नै बान्न समेत भत्किया छन् मेरा, केही रहेको छैन। वडा कार्यालयमा गएर आफ्ना कुराहरू र निवेदन दिनुभयो कि? निवेदन दिएको, घर हेर्न आएको, सबै हेर्न आए, तपाईँको त पुरा क्षति भइरहेछ, कसरी रहनु भयो भन्यो, सामानहरू यो उबाला सस्ताहरू आउँछ नि त, तिनीहरूले मेरो दोस्रो घरमा राखिदियो सामान उठाएर, तपाईँ यहाँ बस्नु बाटो छैन भनेर 2-4 जना आएर मेरो अर्को घरमा राखिदियो, पडोसीको घरमा जसको उडा छैन उसको घरमा बसे म 10 दिन उहाँ खाए जसको चाहिँ अलिकति धन जन लगायत एकदमै कम क्षति भएको छ उसले चाहिँ यहाँ राहत पाइरहेको छ यसमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ यसमा धेरै दुःख लागेको छ जसको घर पुरै भत्किया छ के छैन उसलाई के दिएको छैन जसको एक हाँगो भाँचेर ल्यान्टनमा पड्या छ उन र सब घरको मौजोको नाम आया छ अनि त्यसो भए अन्त्यमा तपाईँ जस्तै तपाईँको वडा अध्यक्षलाई तपाईँ के भन्न चाहनुहुन्छ तिनीलाई हामीले सबैलाई मिलाएर जसको घर उडा छ तिनीहरूलाई मिलाएर राम्रोसँग राहत दिइदिए भयो हामी सबै खुसी हुन्थे नत्र तिनीहरूले नै हामी त्यो दिन सक्दैन भनेर राजीनामा दिनु पर्यो हामी पनि हामी खुसी हुन्छौँ राजीनामा हामी दिन सक्दैन भन्ने नेताले हामीले छाडेपछि कुर्सी छान्नु पर्यो अरूलाई बसाल्नु पर्यो त्यो त छ हाम्रो कुरा नै घर यति घर उडाया छ के छैन राखेको बाल बच्चा दोहोराको घरमा लग्या छौँ हामीले रातो र खाना छैन त्यो समूहवाला एउटा समूह भरेको थिएँ मैले समूहवालाले देखेर तलबाट न उसलाई मैले न निवेदन दिएको न नाम लेखेको न भनेको उसले म्याडम तपाईँको घरमा यति क्षति भए रहेछ के खानुहुन्छ भने 25 किलो चामल दाल साल घरमै पुजाएर गयो नै हामीले ओडामा किन निवेदन दिए निवेदन देऊ किन भन्यो निवेदन दिएर नाम किन निस्केन नाम अझसम्म निस्किया छैन त अझसम्म अरूको सबैको नाम आया छ नेताहरूको 4 जनाको नाम आया छ एउटै घरको 4 जनाको नाम आएर पारे 20,000 बुझेर लिया छन् अझसम्म हाम्रो नाम आया छैन चेलाचेली दोस्रा घरमा राखेका छौँ अझसम्म चामल कुहेका त्यसै छन् हाम्रा आफूले चिनेका आफ्ना आफन्तजनहरूलाई आफन्तहरूको नाम हालिया छ हाम्रो जो बोल्ने मान्छे छैन लोग्नेहरू घरमा छैनन् त्यसै बान्नाहरू अझसम्म टाल्नै छन् घरका त्यसै हाम्रो त्यसै बाहिर आगो बालेर खान लागेका छौँ उनलाई केही दिया छैन आफ्ना आफ्नाका नाम हालेर जसका पक्की घर ल्यान्डर घर छन् केही उड्या छैन तिनीहरूका नाम आएर पैसा बुझ्न लाग्या छन्